بالله من الشیطان الرجیم بسم الله الرحمن الرحیم حمدًا لفاتر لكل الصلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد۔ ناظرین گرامی، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے۔ ہمارے آج کے پروگرام کا موضوع تلی کے امراض ہیں، انلارجمنٹ آف اسپلین یا تلی کا بڑھ جانا، یہ ایک اہم مرض ہوتا ہے۔ بنیادی طور پہ تلی کی جو تعریف ہے وہ یہ کہ یہ ہماری پسلیوں کے پیچھے ایک عضو ہے جس کا وزن عموماً 100 یا 150 گرام کے قریب ہوتا ہے، لیکن جب اس کو زک پہنچتی ہے، جب یہ بیمار ہوتا ہے یا پھر اس میں پرابلم شروع ہوتی ہے تو اس کا وزن 1.5 کلو سے لے کے 2 کلو تک ہو جاتا ہے۔ عموماً آپ نے دیکھا کہ بہت سے لوگوں کو سمجھ میں نہیں آتی کہ ان کا پیٹ لٹکا ہوا ہے، ان کا پیٹ پھولا ہوا ہے، ان کا پیٹ بڑا ہو گیا۔ تو اس کی سب سے پہلی وجہ یہ ہوتی ہے کہ جب آپ کا پیٹ پھولنے لگے اور آپ سب سے پہلے جو الٹرا ساؤنڈ کروائیں گے وہ لیور کا اور اسپلین کا کروائیں گے۔ اس میں بعض دفعہ دونوں چیزیں جو ہے بڑھ جاتی ہیں، بعض دفعہ فیٹی لیور بھی ہو جاتا ہے، انلارجمنٹ آف لیور، اسی طریقے سے انلارجمنٹ آف اسپلین بھی ہو جاتی ہے۔ یہاں پر آپ کو علامات ہم بتائیں گے کہ طبیعت کے اندر سستی کا ہونا اس میں ایک اہم علامت ہے کہ کوئی وجہ نہیں ہوتی، طبیعت میں سستی ہوتی ہے، عموماً بد ہضمی رہتی ہے، جو بھی کھانا کھاؤ وہ ہضم نہیں ہوتا، سینے میں جلن اور تیزابیت رہتی ہے، اور اسی طریقے سے جیسے میں نے عرض کیا کہ پیٹ کا پھولنا جو ہے وہ بڑی اہم چیز ہے۔ اس میں ایک اہم چیز جو تلی کے بیماری میں ہوتی ہے یا انلارجمنٹ آف اسپلین میں ہوتی ہے وہ یہ کہ چلتے ہوئے سانس کا پھول جانا، عمر اتنی نہیں ہوتی لیکن چل رہے ہیں یا سیڑھیاں چڑھ رہے ہیں تو سانس پھول جاتی ہے۔ اگر انویسٹیگیشن کی جائے تو ان کو نہ سانس کا مرض ہے، نہ پھیپھڑے خراب ہیں، نہ ان کو دمہ ہے، لیکن سانس پھولتی ہے۔ تو اس کی ایک علامت میں یہ بھی ہے کہ عموماً سانس کا پھول جانا، پاخانہ جو ہے وہ سفید رنگ کا آتا ہے یا پھر کبھی بالکل سیاہ رنگ کا آتا ہے، یہ بھی ایک اہم نشانی میں، پیشاب میں انتہا سے زیادہ بدبو آتی ہے، اور اسی طریقے سے سینے میں جکڑن سی ہو جاتی ہے کہ بعض دفعہ ایسا لگ رہا ہے کہ ادھر کوئی اندر سے دبوچ رہا ہے، کوئی اندر سے کھینچ رہا ہے، اس طریقے سے پکڑ کے مریض جو ہے بیٹھ جاتا ہے کہ مجھے شاید دل کا عرضہ ہو گیا یا مجھے اور کوئی علامات ہو گئی ہیں، لیکن عموماً انلارجمنٹ آف اسپلین میں ایسا ہو جاتا ہے۔ اسی طریقے سے جیسے میں نے عرض کیا کہ اس میں سب سے اہم چیز جو ہوتی ہے، جو اس کی نشانی، وہ یہ کہ آپ کی سانس پھولنے لگتی ہے، آپ تھوڑا سا چلتے ہیں آپ کی سانس پھول جاتی ہے، اس جگہ پہ لیفٹ ہینڈ پر وہ ہوتا ہے اور پسلیوں کے پیچھے ہوتا ہے۔ جیسے میں نے عرض کیا 100 یا 150 گرام کا اتنا سا اس کا سائز ہوتا ہے، لیکن جب وہ پھولتا ہے تو وہ 2 کلو کا ہو جاتا ہے، اور وہ ان جگہوں پہ پیٹ آپ کا پھول جاتا ہے اور آپ کو اس میں تکلیف ہوتی ہے، اور پیٹ اتنا سخت ہوتا ہے کہ وہ معمولی دواؤں سے صحیح نہیں ہوتا، اس کا باقاعدہ علاج کیا جاتا ہے۔ اسی طریقے سے جو بڑی اہم چیز ہے اس میں، میں آپ سے یہ کروں عرض کہ نوشادر بہت عمدہ چیز ہے، کہ اس میں نوشادر اور گھی گوار کا استعمال، وہ ہم آپ کو بتائیں گے، لیکن بعض دفعہ یہ ہوتا ہے کہ وجوہات، ہی تو میں نے علامات بتائیں، وجوہات کے اندر یہ کہ ملیریا کا بخار ہو جاتا ہے اور اس کے بعد جو ہے تلی کی معاملات خراب ہو جاتے ہیں۔ اسی طریقے سے کوئی ایسا وائرس حملہ کر دیتا ہے، فلو کا حملہ ہو گیا، یا پھر آپ کو بخار جو آج کل پورے شہر میں پھیلا ہوا ہے کہ اچانک بخار ہو جاتا ہے، اس پر بھی جو ہے وہ اسپلین جو ہے انلارجمنٹ آف اسپلین کا جو ہے عارضہ ہو جاتا ہے۔ اسی طریقے سے ہیپاٹائٹس سی کے جو مریض ہوتے ہیں ان کے ساتھ بھی مسئلہ ہوتا ہے کہ ہیپاٹائٹس بی اور سی میں جو فرق ہوتا ہے کہ بی کے اندر تلی صحیح ہوتی ہے لیکن سی کے اندر تلی بھی جو ہے وہ بڑھ جاتی ہے، تلی میں بھی خرابیاں ہو جاتی ہیں، خون کی کمی، اینیمک جو بندہ ہو جاتا ہے اس میں بھی یہ ہوتا ہے کہ جو اس کا کام ہوتا ہے، جو بہت اس کا فعال کردار ہوتا ہے، اگر تلی کا یہ ایک اہم آرگن ہے، تو جب عموماً خون کی کمی ہو جاتی ہے اور اس کا کام جو ایک محافظ کی طرح، ایک چوکیدار کی طرح جو ہے اس کو ورکنگ کرنی ہوتی ہے کہ وہ جتنے بھی خراب سیلز ہوتے ہیں ان کو مارتا ہے اور اچھے سیلز پیدا کرتا ہے، تو خون کی کمی جب اگر آپ کو ہو جائے، ایچ بی پرسنٹیج آپ کی پرابلم میں آ جائے، تو اس میں عموماً یہ ہوتا ہے کہ آپ کو تلی کا مسئلہ ہوتا ہے. بعض دفعہ میں نے ایک پروگرام میں بھی عرض کیا تھا کہ کھانسی کی کازز سمجھ میں نہیں آتی. کھانسی کی ایک کاز گردے میں ورم بھی ہونا ہوتا ہے اور ایک کاز تلی کا بڑا ہونا بھی ہوتا ہے, کیونکہ وہ یہاں سے جب پریس کرتی ہے تو پھر آپ کے لنگز بھی متاثر ہوتے ہیں, تو عموماً اس میں کھانسی بھی ہو جاتی ہے. اور اسی طریقے سے ایک بڑی اہم بات آپ کو بتا دوں, تمام خواتین جو گھروں میں ہوتی ہیں بات سن لیجئے, کہ بچوں کو جب بخار ہوتا ہے اور وہ 103-104 ہوتا ہے تو ان کو پانی کا پلانا بالکل منع ہوتا ہے. صرف آپ قطرے قطرے پانی پلائیے, اس کی زبان گیلی ہو جائے اتنی تیز بخار میں. عموماً لوگ کہتے ہیں کہ جوس پی لو, پانی پی لو, ٹھنڈا پانی پی لو, لوکی کھا لو, فلانا کر لو. تو بنیادی طور پہ جو کازز ہیں انلارجمنٹ آف اسپلین کی وہ یہ ہے کہ آپ دوران بخار جو ہے بچے کو یا بڑے کو پانی نہ پلائیں. عموماً یہی ہوتا ہے کہ آپ کو بخار تیز ہو تو فوراً آپ کو شاور کے نیچے کھڑا کر دیا جائے, آپ کے سر پہ پانی ڈال دیا جائے, آپ کے جسم میں پانی ڈال دیا جائے, آپ کو اسپنجنگ کی جائے. یہ تمام چیزیں الاؤ ہیں, لیکن اگر آپ پانی بچہ ڈیمانڈ کرتا ہے, بڑا ڈیمانڈ کرتا ہے کہ مجھے خشکی ہو رہی ہے, میرا گلا سوکھ رہا ہے, تو ایسا پانی پینے سے تلی کا ورم ہو جاتا ہے یا انلارجمنٹ آف تلی یا تلی کا سائز جو ہے وہ بڑا ہو جاتا ہے. اسی طریقے سے جیسے میں نے کہا کہ خون کی کمی کا مسئلہ ہو جاتا ہے. اب ہم آتے ہیں کہ آیا ہم اس میں کیا چیزیں جو ہیں وہ کریں. اس میں سب سے اہم چیز جو ہے وہ اجوائن ہے, کہ جب پیٹ پھولنے لگے, سائز اس کا بڑا ہونے لگے تو سیندھا نمک لے لیجیے, اجوائن لے لیں 100 گرام سیندھا نمک لے لیں 100 گرام, اور اس میں اجوائن کو پیس لیجیے, اور آدھا چمچ صبح آدھا چمچ شام کو جو ہے کنکنے پانی یعنی کہ نیم گرم پانی سے اس کو لیجیے. اس سے بڑا فرق پڑتا ہے گا اجوائن اور سیندھا نمک. ہم وزن لے لیں اور آدھی چمچی یعنی کہ 2 گرام صبح 2 گرام شام کو لیں. اس میں مکو بڑی عمدہ چیز ہے کہ آپ مکو بازار سے لے آئیں 5 گرام کے قریب, اس کو 1 گلاس پانی میں جوش دیجئے اور اس کے بعد اس کو چھان کے پی لیجئے. اگر آپ یہ نہیں کر سکتے تو عرق مکو جو ہے بازار سے مل جاتا ہے مکو کا عرق, تو وہ استعمال کیجئے فوری طور پہ. اور اسی طریقے سے اور چیزوں میں ہم آتے ہیں تو اس میں ترفلا جس میں ہڑ بیڑا عملہ ہوتا ہے, تو بڑی ہڑ اس سلسلے میں بڑی کام کی ہوتی ہے کہ بڑی ہڑ کے چھلکے لے لیے جائیں اور اس کو پیس لیا جائے اور اس کا چورن سب تیار کر لیا جائے, اور اس سے جو ہے کالا نمک ملا کر اور صبح شام آپ اس کو باقاعدہ دوا کے طور پہ کھانے سے پہلے لیجئے اور کھانے کے 2 گھنٹے بعد بھی لیجئے, تو یہ بہت عمدہ چیز ہے. اسی طریقے سے پپیتا جو ہے اس سلسلے میں بڑی عمدہ چیز ہے کہ پپیتے کا استعمال کیا جائے, لیکن اس کے علاج کے لیے انلارجمنٹ آف اسپلین کے لیے کچا پپیتا بہت اچھا ہوتا ہے, کہ کچا پپیتا لے لیا جائے اور اس کو سرکے میں ڈال کر رکھ دیں, اور اس کو ایسی جگہ پہ رکھیں کہ جہاں پر دھوپ وغیرہ نہ ہو, فریج سے باہر رکھنا ہے, اور اس کے بعد اس کو روز آنا, جب وہ تھوڑا سا 3-4 دن میں پپیتا سرکے کے اندر گل جائے گا اچار کی طرح, تو وہ کچا پپیتا جو ہے آپ کو 1-1 کانچ 8 دن تک کھانی ہے. اس سے آپ کو جیسی بھی بڑھی ہوئی تلی جو ہے وہ بہتر ہو جاتی ہے. اور اسی طریقے سے انجیر اس سلسلے میں بہت عمدہ چیز ہے, کہ انجیر کو آپ لے لیں 5 دانے انجیر کے لے لیں, اور اس کو بھی سرکے میں ڈبو کے کسی مٹی کے برتن پہ رکھ دیجئے, اور اس کے بعد یہ 5 انجیر جو ہے آپ دن میں 1-2 مرتبہ کر کے اس کو ڈیوائڈ کر لیجئے, یا ایک ساتھ اگر آپ کھائیں تو یہ انجیر کھانے سے بھی تلی کا جو ورم ہوتا ہے وہ ختم ہو جاتا ہے. ایک اہم نسخہ جو لیور ٹونک بھی آپ کہہ سکتے ہیں کہ انلارجمنٹ آف لیور میں بھی اچھا ہوتا ہے گا اور انلارجمنٹ آف اسپلین میں بھی اچھا ہوتا ہے, وہ بڑی عمدہ چیز ہے کہ آپ نے ایلو ویرا لینا ہے. میں کسی دن پروگرام میں لے کر آؤں گا, تو ایلو ویرا کا ایک پیس لے لیجئے اور اس کو بیچ میں سے کٹ لگا دیں, اور اس کے اندر نوشادہ ٹھیکری ایک مل جائے گا بازار سے, نوشادہ ٹھیکری لے لیں, اور وہ باقاعدہ پتھر کی طرح ہوتا ہے, اور اس کو جو ہے آپ توڑ کے اس کو باریک کر لیجئے, اور باریک کرنے کے بعد اس کو پورا جو ہے نا ایلو ویرا کے اندر چھڑک دیجئے, اور اس کو بھی جو کٹ لگا ہوا اس میں آخر میں دھاگا باندھ کے اس کو لٹکا کے نیچے کو پیالہ رکھ دیں, تو وہ جو پانی جو ٹپکے گا اس میں سے 1 گھنٹے بعد پانی ٹپکنا شروع ہو جائے گا, وہ پانی پھر آپ کسی شیشی کی بوتل میں محفوظ کر کے رکھیے, اور 10 قطرے 1 پیالی پانی میں صبح, 1 پیالی پانی میں شام, 10-10 قطرے آپ لیں, تو اس طریقے سے گھی گوار اور نوشادر کے پانی سے بھی بڑی ہوئی تلی بہتر ہو جاتی ہے. ناظرین, اس پر مزید انشاءاللہ ہم کل بھی بات کریں گے. یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھ رہے ہیں, ملتے ہیں آپ سے وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. السلام علیکم ورحمۃ اللہ. وقفے کے بعد آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے پاس کالر موجود ہیں، ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحبہ، کہاں سے؟ میں سیالکوٹ سے بات کر رہی ہوں، میرا نام ندا ہے. تو میرے کمر میں نا نیچے درد رہتی ہے، ڈیٹ آتی ہے تو کھل کے ڈیٹ نہیں آتی ہے اور شدید درد رہتی ہے. جب ڈیٹ آ جاتی ہے تو تھوڑی بہتر ہوتی ہے، تو پھر اسی طرح ہی رہتی ہے. عمر بتائیے. جی آپ کی عمر کتنی ہے؟ 40. چلیں ٹھیک ہے، بہت شکریہ آپ کی کال کا. ہمارے پاس ایک کالر ہے، ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون کہاں سے؟ میں بشرا بات کر رہی ہوں ملتان سے. مجھے اپنی مدر کے متعلق پوچھنا ہے. ان کے دانتوں میں درد ہوا تھا، انہوں نے کافی تیز دوائی ہے، جس کی وجہ سے ایک ماہ سے نا ان کا پیٹ خراب ہے، موشن لگ رہا ہے مسلسل. اچھا. اور انہیں ہائی بلڈ پریشر بھی ہے. اچھا. موشن رک ہی نہیں رہے ہیں. ہر طرح کی دوائی لے لی، حکیم سے بھی ڈاکٹر سے بھی، برائے مہربانی کوئی. چلیں ٹھیک ہے جناب، آپ کو بتاتے ہیں. آپ ایسے کالر ہیں، ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. میں عنایہ بات کر رہی ہوں. میں نے پچھلی بار آپ سے بات کی تھی، تو نا مجھے یہ پوچھنا تھا کہ آپ نے جو دوائی بتائی تھی، مطلب جو منقہ بتایا تھا اور دوسری پکی ایک بتائی تھی، دونوں کو شہد کے ساتھ کھانا تھا، تو کھانے سے پہلے کھانی تھی اور کھانے کے بعد کھانی تھی، یہ پوچھنا تھا. اور نا جیسے آپ نے نا تلی کے بارے میں جو امراض بتائے، وہ سب مجھے بھی ہوتے ہیں جیسے آپ نے بتایا ہے. تو اب مجھے سمجھ میں نہیں آیا، مجھے واقعی میں سانس کی بیماری ہے یا پھر تلی کا مسئلہ ہے. اس کا آسان حل ہے، آپ ایک الٹرا ساؤنڈ کروا لیجیے ہول ابڈومن کا. وہ میں نے کروایا تھا، اس میں نا کوئی بھی سب کچھ نارمل آئی. ہاں تو پھر آپ شک نہ کریں نا، یہی تو بات ہے، شک نہ کریں. شک کرنے سے بھی بیماری ہو جاتی ہے کہ مجھے یہ ہے مجھے یہ ہے، ٹھیک ہے نا. یہ آپ ذہن میں رکھیے. آپ کو میں بتا دیتا ہوں کہ وہ جو منقہ وغیرہ ہے، یہ آپ نے خالی پیٹ لینا ہے، ٹھیک ہے. ہمارے پاس ایک کالر اور ہے، ان سے بات کر لیتے ہیں. جی السلام علیکم. السلام علیکم سر. وعلیکم السلام. کون صاحب کہاں سے؟ سر میں گلفام بول رہا ہوں چترال سے. جی گلفام سوال بتائیے. جی سر میرا معدے کی مسئلہ ہے، میں بہت ڈاکٹروں کے پاس بھی کیا ہوں سر جی، حکیموں سے بھی بہت دوائی دیا ہے، ٹیسٹ بھی میں نے کیا ہے، تو میرا معدے گیس بناتے ہیں بہت زیادہ. اچھا اچھا ٹھیک ہے. جی سر میں انشاءاللہ آپ کو نسخہ، اس کا ٹینشن کا گولی بھی میں کھاتا ہوں بہت زیادہ. ٹینشن کی گولی بھی کھاتے ہیں آپ؟ ٹھیک ہے. جی سر وہ ٹینشن کی گولی جب بھی ڈاکٹر کے پاس جاتا ہوں ٹینشن کی گولی مجھے دیتے ہیں. وہ ٹھیک ہے، میں آپ کو جواب دیتا ہوں، بہت شکریہ آپ کی کال کا. جب ہمارے پاس کالر ہے ان سے پہلے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحبہ کہاں سے؟ میں شمائلہ بات کر رہی ہوں سیالکوٹ سے. جی شمائلہ سوال بتائیے. مجھے سانس کا مطلب، مجھے کھانسی بہت زیادہ آتی ہے اور بلغم بھی بہت زیادہ آتی ہے. اچھا اچھا. سانس بہت زیادہ پھول جاتی ہے، سیڑھیاں چڑھتی ہیں سانس اتنا زیادہ پھول جاتا ہے. اچھا اچھا کھانسی بہت زیادہ آتی ہے، بلغم بھی بہت زیادہ آتی ہے. اچھا اچھا ٹھیک ہے جناب، جواب دیتے ہیں. جوابات میں کچھ سوال جمع ہو گئے اس میں دے دیتا ہوں. اس میں پہلا سوال جو ہے ہم سے انہوں نے کیا تھا سیالکوٹ سے، اور انہوں نے بتایا کہ کمر کا درد ان کو رہتا ہے اور مخصوص دنوں میں بڑھ جاتا ہے. اس میں آپ ایک پاؤڈر بنا کر رکھ لیجئے، جس میں آپ کمر کس لے لیں، موسلی سفید لے لیں، ازگند ناگوری لے لیں اور سونٹھ لے لیں. یہ چار چیزیں جو ہے آپ تقریباً 15 دن پہلے جو ہے اس کو لینا شروع کر دیا کیجئے، ٹھیک ہے. اور اس کے بعد جو ہے اس کو چھوڑ دیا کریں. اس کے بعد پھر جب نیکسٹ وضو کر لیں تو وضو کے بعد پھر اس کو 15 دن لیں. اس طریقے سے 15-15 دن یہ دوا لیتے رہیں. 5 گرام صبح 5 گرام شام لے رہے. دوبارہ بتا دیتا ہوں، کمر کس، موسی سفید، ازگند اور سونٹ، چاروں چیزیں 100-100 گرام منگوا لیجئے اور 5 گرام صبح 5 گرام شام گرم پانی سے اس کو لے لیں. بشرا صاحبہ ملتان سے، انہوں نے اپنی والدہ کے بارے میں بتایا، کسی صورت جو ہے ان کے موشن نہیں رک رہے۔ اس میں کڑا چھال آپ لے لیں، کڑا چھال سمپل سی منگوا لیجئے اور اس کو پسوا لیجئے، اور اسے جو ہے تقریباً 2 گرام یعنی کہ 4 چٹکی کے قریب آپ والدہ کو پانی کے ساتھ دیجئے، اس سے بڑا فرق پڑتا ہے۔ اور اسی طریقے سے جو دہی ہوتا ہے، دہی میں اس سگول کی بھوسی ڈال کے یہ آپ دیجئے، کڑا چھال دیجئے، اور بیل گیری بازار سے مل جائے گا، بیل گیری کا مربع، یہ بڑی عمدہ چیز ہے پرانی پیچش کے لیے، وہ آپ مربع صبح کے وقت کھلائیں، اگر وہ مربع نہ کھائیں تو اس کا شربت بنا کر دیجئے، اس سے انشاءاللہ ان کا مسئلہ حل ہو جائے گا۔ آپ پاس کالر ہیں، جی السلام علیکم۔ وعلیکم السلام۔ جی کون صاحبہ کہاں سے؟ میں اپنی مما کی طرف سے فیصلہ آباد سے بات کر رہی ہوں۔ جی بیٹی کیا نام؟ غزالہ ہے میری مما کا نام۔ انہیں نا کافی 15 دن تقریباً پہلے بخار ہوا تھا، تو انہوں نے میڈیسن لی، بعد میں میدے کا مسئلہ بن گیا تھا، وہ بھی میڈیسن کھا رہی ہیں، یہ ہومیوپیتھی کی بھی میڈیسن کھا رہی ہیں، انہیں میدے کا مسئلہ کا ساتھ ہے، جیسے وہ کچھ کھاتے ہیں ویسے موشن وغیرہ آ جانے آتے ہیں، کہہ آتی ہیں انہیں، وامٹنگ ہوتی ہے۔ ٹی وی کی آواز تو بند کرو بیٹی۔ آپ اس کا بھی حل بتائیں۔ چل ٹھیک ہے، آپ پروگرام دیکھیے انشاءاللہ آپ۔ ہاں پاس ایک کالر ہے، ان سے بات کر لیتے ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام۔ کون صاحبہ کہاں سے؟ سر میں آرہ والا سے بات کر رہی ہوں زیادہ۔ جی فرمائیے سوال۔ سر میرے نا میدے میں جلن ہوتی ہے، اور نا تقریباً 1 ہفتہ ہو چکا ہے میرے میدے میں بہت درد ہوتا ہے، اور کھانا کھاتی ہوں پیٹ پھول جاتا ہے۔ اچھا ہاں جی، کوئی پتہ بھی نہیں چلتا، ایک دم پورے جسم کھچاؤ میں آ جاتا ہے، جسم میں بہت دردیں ہوتی ہیں۔ اچھا وہ دردوں کا مسئلہ تو ہے، لیکن اصل جو ہے آپ کو تیزابیت ہے، جلن کا مسئلہ زیادہ اہم ہے، اس کے لیے میں انشاءاللہ اب دوا بتا دیتا ہوں۔ بہت شکریہ آپ کی کال کا۔ میں پاس ایک کالر ان سے بات کر لیتے ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام۔ کون صاحب کہاں سے؟ میں حیدرآباد سے وسیم بول رہا ہوں۔ جی فرمائیے۔ میرے میدے میں تجویز پیٹ پلا پلا سا رہتا ہے، کھانا ہضم نہیں ہوتا ہے، اکثر میدے پہ ورم آ جاتا ہے، اور دوپہر میں تو کھایا ہی نہیں جاتا گھر سے، شام میں تھوڑا سا یا صبح کھاتا ہوں۔ اچھا اچھا، تو آپ نے اپنے ٹیسٹ وغیرہ کروا لیا؟ جگر صحیح ہے آپ کا، تلی صحیح ہے؟ جی ٹیسٹ کروایا تھا میں نے، سارا جگر نارمل ہے، اور میرا پتے کا آپریشن ہوا ہوا بتائے۔ اچھا اچھا چلے ٹھیک ہے، آپ کو بتاتے ہیں انشاءاللہ۔ بس ایک کالر موجود ہیں۔ السلام علیکم۔ وعلیکم السلام۔ حکیم صاحب، غلام عباس عرض کر رہا ہوں راول پنڈی چکلالہ سے۔ جی سر۔ اچھا سر، میرے ساتھ مسئلہ یہ ہے کہ ایک تو ہفتے میں ایک دفعہ لازمی میرے سر میں درد ہوتی ہے، اور درد اس وقت شروع ہوتا ہے جب میں صبح سو کر اٹھتا ہوں۔ اچھا، اور سارا دن رہتا ہے، ٹیبلٹس دیتا رہوں، ٹیسٹ میں نے کروایا وہ بالکل صحیح ہے۔ ٹھیک۔ دوسرے نمبر پہ میرے ساتھ یہ مسئلہ ہے کہ میرے پیروں کی جو تلیاں بہت زیادہ جلتی ہیں، آگ لگتی ہے ان میں۔ چلیں ٹھیک ہے سر، آپ کو جواب دیتے ہیں، بہت شکریہ آپ کی کال کا۔ ہاں پاس ایک اور کالر ہے، ان سے بھی بات کر لیتے ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام۔ کون کہاں سے؟ جی میں اریسا بات کر رہی ہوں، ہری پور سے۔ ہری پور سے اریسا؟ جی جی۔ حکیم صاحب، میں بہت زیادہ بیمار رہتی ہوں، اور دن بدن میرا وزن کم ہوتا جا رہا ہے، حتیٰ میری عمر 30 سال ہے، پھر بھی وزن بہت زیادہ میرا کم ہے۔ کتنا ہے بیٹی وزن؟ میری 30۔ نہیں، وزن وزن کتنا کلو ہے؟ 30 کلو۔ 30 کلو کب سے کم ہو رہا ہے؟ کتنے دن ہو گئے؟ یعنی کم ہے، یعنی میرے یہ 4-5 سال سے۔ تو اب تک آپ نے اس کی انویسٹیگیشن کروائی؟ جی بس بخار وغیرہ مجھے رہتا ہے، ٹائیفائڈ وغیرہ ہوتا رہتا ہے اس وجہ سے۔ چلے ٹھیک ہے، ویسے شوگر تو نہیں ہے نا آپ کو؟ نہیں نہیں۔ چلے ٹھیک ہے، میں آپ وہاں پاس ایک کالر ہے، ان سے بات کر لیتے ہیں۔ السلام علیکم۔ وعلیکم السلام۔ جی جی کون صاحب کہاں سے؟ سر میری والدہ وا تقریباً 60-65 سال عمر آ جی۔ ٹھیک۔ اور بلڈ پریشر بہت تیز ہوتا جی۔ تو آڈا نا کی ہے؟ نام دکاولا۔ ਕਿੱਥੋਂ ਬੋਲ ਰਹੇ ਹੋ? ਹਾਂਜੀ ਕਿੱਥੋਂ ਬੋਲ ਰਹੇ ਹੋ? ਅਸੀਂ ਜ਼ਿਲ੍ਹਾ ਬਾਬਾ ਨਗਰ ਤੋਂ ਜੀ। ਚਲੋ ਠੀਕ ਹੈ। ठीक है जनाब, हम आप एक और कॉलर है उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम जी। वालेकुम सलाम जी, मैंने अपना मसला ये बताना था कि मेरी उम्र 22 साल है, लेकिन मैं 22 साल की लगती नहीं हूँ, बहुत छोटी लगती हूँ और बहुत स्मार्ट हूँ। तो मसला मुझे कोई भी नहीं, कोई बीमारी नहीं है, बस यही मैं परेशान रहती हूँ कि उम्र मेरी 22 साल है लेकिन मैं 22 साल की लगती हूँ, जो भी देखता है यही कहता है कि तुम 15-16 साल की हो, और वजन मेरा 38 किलो है। 38। नाम तो बताओ बेटी। नाम मेरा रहमाना है, खारिया से मैं बात कर रही हूँ। खारिया से रहमान, आपसे दरख्वास्त है कि हमने जब कॉल किया करें तो टीवी का आवाज़ जो है वो बंद कर दिया कीजिए। आप से कॉलर उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। सर अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन कहाँ से? सर मैं फसीहा रजा बहावलपुर से बात कर रही हूँ। मैंने अपने वालिद साहब के बारे में पूछना था। उनको तकरीबन 1.5 साल पहले घुटने के साइड पे एक फोड़ा था, ठीक है, उसको चेकअप करवाया था तो उसके अंदर 2-3 सेल जो थे कैंसर के निकले थे, ठीक। और उसके बाद रमजान में ही, जैसे पिछले रमजान को उनको हेपेटाइटिस सी हो गया था, सी होने के बाद उनका पूरे मतलब उनके ट्रीटमेंट के बाद अब उनको बहुत ज्यादा ना कमजोरी आ गई है, मतलब अब चेकअप करवाया बिल्कुल सब कुछ क्लियर है लेकिन कमजोरी बहुत है। आप प्लीज उसकी कोई फूड बता दें कि क्या चीज उन्हें खानी चाहिए। और सर मैंने अपने भाई के बारे में पूछना था, उन्हें ना मतलब किडनी स्टोन है और किडनी ना स्टोन निकल नहीं रहा, तकरीबन 10 ml ज्यादा है, एक ही मतलब किडनी में स्टोन है, और चेकअप करवाया लेकिन नहीं निकल रहा। आपने कहा था कि मकई के जो बाल हैं मतलब उसका जो पानी पीना चाहिए था लेकिन उससे भी कोई इफेक्ट मतलब नहीं हुआ, क्योर नहीं हुआ इससे। उम्र कितनी है इनकी? भाई की तकरीबन 22-24 है। और सर अपने बारे में भी पूछना था, मेरी ना आई साइड ना वीक है, एक जो आंख की ना 3.4 है और दूसरी की 4.5 है, मतलब थोड़े डिफरेंस है दोनों में, और अब रुक गई है, पहले बढ़ी थी लेकिन अब रुक चुकी है। ठीक है बेटी, बताते हैं, कोशिश करते हैं, हम कोशिश करते हैं आपके सारे सवालों के जवाब दें। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। कौन साहब कहाँ से? मैं डेरा गाजी खान से सुभान अहमद बोल रहा हूँ। जी फरमाइए। मेरी बस छोटी सी दरख्वास्त वक्फा लेने से पहले कि अपने टीवी की आवाज़ बंद करेंगे तो फिर आप हमसे बात कर पाएंगे। नाज़रीन यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब बढ़ते हैं, मिलते हैं आपसे एक मुख्तसर से वक्फे के बाद। अस्सलामु अलैकुम वरहमतुल्लाह। अस्सलामु अलैकुम वरहमतुल्लाह। प्रोग्राम हिकमत और सेहत में आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाजिर खिदमत। हमारे पास एक कॉलर है, उनसे बात करते हैं। जी अस्सलामु अलैकुम। वालेकुम अस्सलाम, मैं वाकेंड से बोल रहा हूँ। तो मेरी वाइफ का मसला है, 3-4 महीने से वो बीमार है, डॉक्टरों ने उनसे कहा था कि फेफड़ों में पानी है मगर वो इलाज हो रहा है, खांसी नहीं खत्म हो रही। असल मसला जो है उनकी खांसी का है, खांसी बहुत शदीद है, रात को जब वो सोती है तो बहुत ज़बरदस्त खांसी होती है उनको। तो प्लीज़ बड़े मेहरबानी इसका कोई हल बता दें। नाम बताइए अपना। मेरा नाम है मुक्तदर। ठीक है साहब, मुक्तदर साहब। आप ऐसे कॉलर उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन साहब कहाँ से? मुस्तकीम बात कर रहा था, कराची से। जी फरमाइए। अच्छा सर, मेरी वाइफ है उनका जो है व्हाइट सेल जो है ना ज्यादा है और रेड सेल कम है, उनको भूख भी कम लगती है। ठीक ठीक है जी। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। कौन साहिबा कहाँ से? मैं मिसेज इजाज बात कर रही हूँ, रहीम यार खान से। जी सवाल बताइए। सर मेरे साथ मसला ये, मेरे हस्बैंड को ना दोनों तरफ किडनी में स्टोन्स हैं, बहुत ज्यादा पथरी है, वो निकल जाती है फिर दोबारा फिर आ जाती है, अब तो पित्त में भी पथरी बताने लग गई है। क्या ऐसी कोई डाइट बता दें, कोई ऐसी दवाई? वो इलाज करवाते हैं, निकल जाती है फिर दोबारा हो जाती है। चलिए ठीक है, आपकी कॉल का बहुत बहुत शुक्रिया। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। जी वालेकुम सलाम, कौन साहिबा कहाँ से? जी मैं कराची से बात कर रही हूँ, कनीश साहब नाना। ठीक हकीम साहब, मेरा है ना बीपी है 25 साल से ना, पहले बेबी हुई तब से। ठीक, तो उसमें तो मैं मेडिसिन ले रही हूँ डॉक्टर साहब से, तो अभी 2-3 साल पहले से डॉक्टर साहब से कहा है कि आपको है ना पेट में अल्सर है ना। ठीक, तो मैं काफी परहेजी वगैरह मिर्ची वगैरह भी नहीं खाती हूँ कुछ, बहुत परहेजी कर देती हूँ, बड़े तो गोश्त वगैरह कुछ भी नहीं, उसके बावजूद भी मुझे बहुत तबीयत खराब रहती है बहुत ज्यादा। ठीक है जनाब, आपको तो शुगर भी होने वाले हैं कि ना जैसे लास्ट उसमें हो। आप मुझसे और बात करना चाहती हैं तो मेरे टेलीफोन नंबर अभी आएंगे, आप शाम को मुझे फ़ोन कर लीजिएगा, और कराची में हैं तो फिर मेरे फ़ोन पर एड्रेस लेके मुझसे मिल लीजिएगा। सवालात के जवाब हम कुछ दे भी चुके हैं इसमें। गुलफाम साहब चित्राल से, इन्होंने कहा कि मैदे का बहुत इलाज कराया और इनको कोई फ़र्क नहीं पड़ रहा, इसमें दो चीज़ें ले लें, एक तो पिपला मोल आप जो है एक पाव के करीब जो है पिसवा लीजिए, और 5 ग्राम रोज़ाना खाना खाने के बाद इसको लीजिए पिपला मोल, और इसी तरीके से आप पहाड़ी पुदीना ले लें तकरीबन 100 ग्राम, और सौंफ ले लें 100 ग्राम, और इसको दोनों को मिलाकर पीस लीजिए, और ये चूरन जो है अलग से खाइए और पिपला मोल अलग से खाएं, क्योंकि इसकी मिकदार 2 ग्राम है और उसकी मिकदार 4 ग्राम है। शुमाइला साहिबा सियालकोट से, इन्होंने बताया है कि सांस का मसला है, इसके लिए आप मुनक्का ले लें, मुनक्का जो है बहुत उम्दा चीज़ है कि आप 11 दाने मुनक्के के रात को पानी में भिगा दें और सुबह उसको खा लिया करें, और रात को भिगाएं सुबह और सुबह भिगाएं और रात को, इस तरीके से आप ले लें। और जैतून का तेल बहुत उम्दा चीज़ होती है कि आप मुनक्के के साथ 1 चमचा जैतून का तेल भी पी लीजिए, और इसी तरीके से कुश्ते शीरी 100 ग्राम मंगवा लीजिए, काकर सिंगी 100 ग्राम मंगवा लीजिए, पिसवा लें और इन दोनों में 1 किलो शहद मिला के इसको माजून सा बना लें, ये 1-1 चमचा लीजिए, ये बेहतरीन दवा बन जाएगी, इसका इस्तेमाल करें। फैसल साहब फैसल आबाद से, गजाला साहिबती, इन्होंने बताया कि वाइट सेल्स के लिए उसके लिए सबसे अच्छी चीज़ ये है कि तुलसी के पत्ते 40 लेने, 40 पत्ते तुलसी के, 10 अदद काली मिर्च, इनको 1 गिलास पानी में पकाइए, पकाने के बाद छान कर ये पानी पीजिए, और इसी तरीके से सेब आजकल आए हुए, सेब का जूस में एक पूरा नींबू निचोड़ के जो है आप पिए, तो इससे इंशाल्लाह वाइट सेल्स वाला मामला भी बेहतर हो जाता है। आरिफ वाला से हमारे पास एक कॉल थी जाहिदा साहिबा की, इन्होंने बताया कि मैदे में इनके जलन या वो तमाम चीज़ें, इसके लिए आप एक नुस्खा लिख लीजिए जिसमें आप लिखें तबाशीर 100 ग्राम लिखें, इसी तरीके से आप लिखें छोटी इलायची के दाने 100 ग्राम लिखें, और 200 ग्राम मिश्री, तीनों चीज़ों को अच्छी तरह मिला के पीस लीजिए, और 5 ग्राम सुबह 5 ग्राम शाम को खाइए। हैदराबाद से हमारे पास कॉल थी जिसमें फैसल साहब ने भी हमसे जो सवाल किया वो भी इसी किस्म का था, उसके लिए आप ये जो नुस्खा मैंने अभी अभी बताया तबाशीर वाला वो आप ले लें, और इसी तरीके से इमली 100 ग्राम, सूखा अनारदाना 100 ग्राम, आलू बुखारा 100 ग्राम, जरिश 100 ग्राम, ये चारों चीज़ें आप ले लें और इनको अच्छी तरीके से उबाल के इसका सत निकाल लें, शरबत सा बना लें उसमें चीनी डाल के, और ये 1 टेबल स्पून सुबह 1 टेबल स्पून शाम आप भी पीजिए उस पाउडर के साथ। ग़ुलाम अब्बास साहब चकलाला से, इन्होंने बताया कि सर में बहुत दर्द रहता है, आप सर में दर्द के लिए जो आपका सफ़रा जो है बढ़ जाता है, इसके लिए अभी जो मैंने माजून बताया आप ये ले सकते हैं जिसमें इमली आलू बुखारा और अनारदाना है और जरिश के, इसे उबाल के ये भी पीजिए, और बरहमी बूटी और अस्सुखुद्दूस हमवज़न मंगवा लीजिए 100-100 ग्राम, और इसको पिसवा लें, और उसके बाद इसमें से 2 ग्राम रोज़ाना सुबह सूरज निकलने से पहले यानी कि नमाज फजर के वक्त जो है इसको ताज़ा पानी के साथ खा लिया कीजिए। बरहमी बूटी और अस्सुखुद्दूस ये माइग्रेन के दर्द के लिए भी अच्छा होता है और सर के दर्द के लिए भी बहुत उम्दा दवा है। हरिपुर से अरीसा साहिबा ने हमें बताया कि इनका वज़न बहुत कम है, कमज़ोर हैं, और इसके लिए एक और सवाल मेरे पास आया था रहमाना साहिबा खारियां से, दो मैंने इस सवालों के जवाब दे देने कि आपने ये करना है कि आप एक नुस्खा लिख लीजिए तूतरी सुर्ख, तूतरी सफ़ेद, बेहमन सुर्ख और बेहमन सफ़ेद, ये 4 चीज़ें आप 100-100 ग्राम मंगवा लीजिए, 400 ग्राम चीज़ें हो गई, 400 ग्राम इसमें मिश्री मिला लीजिए और इसको पीस के रखिए, ये मोटा होने के लिए या जो दुबले बच्चे हैं उनको मोटा करने के लिए, लड़कियां जो दुबली हो जाती हैं थाइज़ वगैरह उनके नहीं बनते, उनके लिए ये बड़ी उम्दा दवा है। दोबारा बता देता हूँ, तूतरी सफ़ेद, तूतरी सुर्ख, बेहमन सफ़ेद, बेहमन सुर्ख, चारों चीज़ें जो हैं 100-100 ग्राम लेके इसमें 400 ग्राम मिश्री पीस लीजिए और ये एक चमचा सुबह एक चमचा शाम ताज़े पानी के साथ लीजिए। खतीजा साहिबा बावलपुर बल्कि ज़काउल्ला साहब भावलपुर से, और इन्होंने भी ब्लड प्रेशर के मुतालिक हमसे पूछा और एक और सवाल है उसमें भी ब्लड प्रेशर के मुतालिक उन्होंने पूछा था लेकिन को कॉल हमारी कट गई थी, तो इसमें ये आप लिख लीजिए एक नुस्खा, जिनको भी ब्लड प्रेशर है ये ले सकते हैं। छोटी चंदन आप ले लें 50 ग्राम, धनिया 100 ग्राम ले लें और काली मिर्च सिर्फ 10 ग्राम। तीन चीज़ें आप ले लें कि सबसे पहले आपने छोटी चंदन 50 ग्राम लेनी है, 100 ग्राम धनिया लेना है और 10 ग्राम काली मिर्च, तीनों को अच्छी तरीके से पीस लीजिए और अगर शुगर नहीं है तो इसमें 200 ग्राम मिश्री डालें और उसके बाद एक चमचा सुबह एक चमचा शाम पानी के साथ लीजिए। ये ब्लड प्रेशर की बेहतरीन दवा है और इसमें गोश्त वगैरह आप गाय का गोश्त और ऐसी चीज़ें जिसमें बहुत ज़्यादा बादी हो उन चीज़ों का आप परहेज़ कीजिए। खतीजा साहिबा ने सवाल किया था कि इनके वालिद साहब को जो है वो कुछ फोड़ा वगैरह हुआ था, फिर कैंसर डायग्नोज हो गया और इसके बाद फिर शायद हेपेटाइटिस सी भी हो गया फिर उनके, इसके लिए तो आप ये कीजिए कि जो वालिद साहब का मसला है इसके लिए आप इसमें आप एक दवा लिख लें जिसमें धमासा बूटी शामिल है और इसको आप ले लें और इसको तकरीबन 10 ग्राम धमासा बूटी ले लें और धमासा बूटी को उबाल के छान के इसका पानी पिए और इसी तरीके से जो ज़ख़म है उसमें भी आप धमासा बूटी का पाउडर और ज़ख्म हयात के नाम से एक बूटी मिलती है दरख्त की छाल होती है वो ले लें। ज़ख्म हयात और धमासा बूटी दोनों को अच्छी तरह पिसवा के इसका पाउडर बिल्कुल कपड़ छान कर लें बारीक और इसे जो है ज़ख्मों में छिड़का करें तो आप देखेंगे गैंग्रीन का मर्ज भी इस चीज़ से ख़त्म हो जाता है तो इंशाल्लाह अल्लाह ने चाहा तो ये बेहतर हो जाएगा। दूसरा आपने भाई के मुतालिक गुर्दे के मुतालिक सवाल किया, इसमें कई चीज़ें मैं बताता रहता हूँ। इसमें एक नुस्खा जिसमें खरबूजे के छिलके 5 ग्राम, नाखूना 5 ग्राम है और कुल्थी की दाल 5 ग्राम, तीनों चीज़ों को अच्छी तरह उबाल लें, इसका जोशंदा जो है इनको दीजिए और इससे बेहतरी आएगी। और इसी तरीके से हजरुल यहूद अगर मिल जाए तो हजरुल यहूद जो है तकरीबन 2 चुटकी कुश्ता मिलता है वो आप इनको दीजिए, इससे काफ़ी बेहतरी आ जाएगी। नौशादर इस सिलसिले में बहुत उम्दा चीज़ है कि नौशादर थोड़ा सा 2 चुटकी ले लें, उसको आधा गिलास पानी में घोल कर और इनको पिलाइए। और तीसरा आपने भी अपने मुतालिक कुछ सवाल किया था वो मैं लिखना भूल गया, खतीजा साहिबा का जवाब था ये, सुभान साहब डेरा गाजी खान से इनसे इनकी कॉल कट गई थी, वाह कैंट से इन्होंने बताया कि फेफड़ों में पानी है इनकी वाइफ को और असल सवाल इन्होंने किया कि इनको खांसी ख़त्म नहीं हो रही। फेफड़ों का जो आप इलाज करवा रहे हैं जो भी आप डॉक्टर से रुजू रखें और इसी तरीके से मेरे दवा में आप ये करें, बही दाना आप बाज़ार से मंगवा लीजिए, बही दाना आजकल थोड़ा महंगा हो गया है तो ये थोड़ा सा मंगवा लीजिए 100 ग्राम और तकरीबन आधी चमची आप इसको मुंह में रख के बीवी से बोले इसको चूसते रहे, इंशाल्लाह 2-3 दिन में बही दाना चूसने से खांसी जो है वो बेहतर हो जाएगी, इससे बहुत फ़र्क पड़ेगा। और इसी तरीके से काली किशमिश का भी इस्तेमाल करें। इसी तरीके से कराची से मुस्तकीम साहब की बीवी का मसला था और इन्होंने हमसे ये पूछा कि इनको शायद मोशन हो रहे हैं, बहरहाल मैं इसमें लिखना भूल गया। उसके बाद इजाज साहिबा, मिसेज इजाज साहिबा, इन्होंने बताया गुर्दे में पथरी, मैंने अभी अभी जो नुस्खा बताया वो बहुत उम्दा चीज़ है कि आप नाखूना खरबूजे के छिलके और कुल्थी की दाल हम वज़न ले के 5-5 ग्राम इसका जोशंदा दीजिए, इससे बड़ा फ़र्क पड़ता है। आखिरी सवाल हमारे पास था बीपी के लिए और इसमें जो है हमने वो जो नुस्खा बताया असरोल और साबुत धनिया वो आप इस्तेमाल कीजिए, इससे इंशाल्लाह अल्लाह ताला आपको शिफा देंगे। तो नाज़रीन ये था हमारा आज का प्रोग्राम, इस पर मज़ीद आज का जो मौजू है कल भी इंशाल्लाह बात करेंगे। अपने मेज़बान हकीम सैयद अब्दुल बासित को अब दीजिए इजाज़त, अस्सलामु अलैकुम व रहमतुल्लाह।